चलिए अब कुछ अल्फाज की वजाहत देखते हैं। पहले अस्मा देखेंगे। अल मुल्क हकूमत के मानों में, मीम लाम काफ इसका रूट है, अशम्स सूरज, शीन मीम सीन इसका रूट है, अल मशरिक मशरिक ईस्ट के मानों में, शीन रा काफ इसम ज़र्फ़ मकान है ये, सूरज तुलू होने की जगह, और अल मगरिब मगरिब यानी वेस्ट, गैन रा बा ये भी इसम ज़र्फ़ मकान है यानी इसमें कोई जगह पाई जा रही है, सूरज गुरूब होने की जगह। मशरिक को मशरिक क्यों कहते हैं? क्योंकि इस तरफ से सूरज तुलू होता है, सनराइज होता है। और मगरिब को मगरिब क्यों कहते हैं? कि सूरज यहाँ गुरूब होता है, सनसेट होता है यहाँ। खाविया खोखला इसम फाइल है ये, उरुशिहा उसकी छतें, आइन राशीन इसका रूट है, अर्श की जमा है, अर्शुल बैत कहते हैं घर की छत को, अन्ना क्यों कर कैसे इसम इस्तेफहाम है सवाल के लिए यानी ये बात होती है, मियत आमिन 100 साल, मियाँ तो 100 को कहते हैं, आम का लफ्ज जो है ये आइन वाव मीम से है और ओम का माना होता है घुमाना रोटेट करना, ये जो साल होते हैं जो ईयर्स होते हैं ये भी रोटेट होते हैं ना, एक आता है फिर उसके बाद दूसरा आता है, फिर दिन बदलते हैं, जनवरी था फिर जनवरी आ गया, फरवरी था फिर फरवरी आ गया, तो ये रोटेशन जो है ये फिर उसी मानों को वाजे करती है जिसके असल रूट में लफ्ज छुपा हुआ है। तामी का खाना तेरा, तोए आइन मीम तोम, अब देखिए तोए मीम आइन करने तो तमा बन जाता है, अच्छा लफ्ज नहीं मिल समझते ना आप इसको, लेकिन तोए आइन मीम कर देंगे तो ताम खाना। शराबी का पीना तेरा, शीन राबा, हमारे यहाँ उर्दू में लफ्ज शराब बहुत खतरनाक लफ्ज समझा जाता है और शराब का लफ्ज सुनते ही खमर जहन में आती है, लेकिन अरबी में पीने वाली हर चीज को शराब कहते हैं यानी शरीबा यशरबू, शराब पिलाना पीना। हाँ तो कभी ये ना कोई इससे गलत मानी ले ले कि शराब तुम्हारी, जब हम उर्दू को अपनी जुबान में बदलते हैं तो फिर कुछ ना कुछ तो बहरहाल फर्क पड़ता ही है जो हमारे सामने आता है। फिर आगे देखिए, हेमारी का तुम्हारा गधा, हा मीम रा हेमार गधे को कहते हैं डंकी को, और का जमीर है तुम तुम्हारा यू योर्स, अल इजाम हड्डियों को कहते हैं, आइन जोए मीम इसका रूट है, अजमुन की जमा, थोड़ा इसको भी देखते हैं, ये लफ्ज हमारे पास एक बहुत ही कॉमन लफ्ज में अमूमन आता है अजीम वाला हूँ मजाबुन अजीम, तो वो अजीम ये इजाम और अजमन एक ही चीज है, असल में ये ऊंट की हड्डियों को कहते हैं और ऊंट की हड्डियां बहुत बड़ी बड़ी होती हैं, तो इसी से फिर अजाबुन अजीम कहते हैं, तो बड़े अजाब का तसव्वुर आता है। आगे देखिए, लहमन लाम हा मीम इसका रूट है, लहम गोश्त को कहते हैं, मीट, जुज अन हिस्सा, जीम जा हमजा इसकी जमा होती है, अज्जा उन उर्दू में भी बोलते हैं हम ये लफ्ज, अज्जाए तरकीबी जी, सायन दौड़ते हुए, सीन ऐन या से इसम मस्तर है ये। चलिए अब अफाल को देखते हैं, हाज इसने झगड़ा किया, हा जीम जीम इसका रूट है, बाप मुफाअला مصدر ہے محاجت، فعل ماضی، واحد مذکر غائب. اماتا اس نے مار ڈالا. میم واو تا افعال باب ہے. اماتت مصدر فعل ماضی واحد مذکر غائب. بحیتا حیران رہ گیا، یعنی وہ حیران رہ گیا. با ہاتا دو باب ہوتے ہیں اس کے، سمیا کے وزن پہ بھی آ سکتا ہے اور کروما پہ بھی. اردو میں ایک لفظ آپ نے سنا ہوگا مبہوت رہنا، فلا مبہوت رہ گیا، حیران، سرپرائزڈ، تو یہ وہی لفظ ہے. ماضی مجھول ہے یہ. واحد مذکر غائب. لبستا تو ٹھہرا. لام با سا لبیسا. دیکھیے ایک لبیسا ہوتا ہے لباس، ڈریس کے معنوں میں، یہ وہ نہیں ہے. لبیسا پروناؤنسیشن آپ جب تک مخارج صحیح نہیں رکھیں گے تو آپ اس چیز کا معنی بدل دیں گے. اگر آپ سا کو اب ہم اپنی اردو میں سا ہی کہہ دیں تو لباس بالکل اور معنی ہو جائے گا. یہاں کیا ہے؟ لام با سا. سمے اباب ہے، یعنی اس ویس وزن پہ آتا ہے. یہ جو باپ میں بولتی ہوں یہ اصل میں اس لفظ کا وزن ہوتا ہے. جیسے آپ دیکھیں لبیسا، لام پہ زبر ہے، با پہ زیر ہے، سا پہ زبر ہے، تو اسی طرح سمیا لبیسا سمیا، پھر اسی طرح بوہیتا مبہوت، یہ وزن ہوتے ہیں. یہ انشاءاللہ کبھی نہ کبھی آپ کو فائدہ دیں گی یہ باتیں. جی لبسن اس کا مصدر ہے، فعل ماضی، واحد مذکر حاضر. انظر آپ دیکھیے، نون زویرا سے، نصر باب ہے، نظرن مصدر ہے. ہم اردو میں کہتے ہیں نا نظارہ، یہ وہی لفظ ہے. فعل امر، واحد مذکر حاضر. لم یتسنہ نہیں پرانا ہوا. اس کا روٹ غور سے سنیے گا، بعض دفعہ اس میں غلطی لگتی ہے. سین نون نون سننا. باب ہے اس کا تفاعل، اور اس کا مصدر ہوتا ہے تسنن. واحد مذکر حاضر ہے یہ. تسنن کہتے ہیں عمر رسیدہ ہونا، بوڑھا ہونا، ایجٹ ہو جانا، پرانا ہونا، خوراک کو پھپھوندی لگ جانا. آپ نے دیکھا ہے کبھی کوئی کھانا باہر پڑا رہے دو چار دن، اگر کوئی ایسی چیز ہو تو اس پہ ایک گرین کلر کی پھپھوندی آ جاتی ہے، تو اس عمل کو یہ کہتے ہیں. نجعل ہم کرتے ہیں. جیم عین لام سے، باب فتح، جمع متکلم ہے یہ. ننشیزوہا نون شیزو ہم جوڑ دیتے ہیں. نون شین زا اس کا روٹ ہے. افعال باب، ان شازن مستر، فعل مدارے، جمع متکلم. نشزا کا لفظی من ہوتا ہے اٹھنا. آپ آگے پڑھیں گے سورت نساء میں جا کے، واللاتی تخافون نشوزہن، نشوز وہ بھی یہی لفظ ہے، اٹھنا، اٹھان، ہائپر ہونا اس معنوں میں. تو یہاں بھی کیا ہے؟ اٹھنا. نقصوہا نقصو نون کافسین، نہیں نقصو اس کا معنی کیا ہے؟ ہم پہناتے ہیں. نون اس میں ہم کی ہے. کافسین واو. نصر اباب ہے. کسفتن اس کا مصدر ہے، فعل مضارے، جمع متکلم. اب دیکھیں کہ لباس سے چھپایا جاتا ہے نا، تو اس میں بھی اصل میں ہڈیوں کو گوشت چڑھایا جاتا ہے تو ہڈیاں چھپ جاتی ہیں، وہی معنی اس میں بھی بنتا ہے. چلیے حروف کو دیکھ لیتے ہیں کچھ. الا فی حرف جر ہے یہ. من سي، ये भी حرف جر है. الا، ये भी حرف جر है. او، ये भी حرف है. واو حرف عطف ہے. چلیے اتنے کافی ہیں.